छोरा छोरीसँग थोरै बोल्न सक्ने अवस्था छ अहिले? छैन, एउटा नियति अथवा भनौ यी राक्षसी जुन आत्मा भएका मान्छेहरू हुन्छन् नि, त्यस्तो दुखी परिवारमा यत्रो वज्रपात गर्न सक्ने पनि हुँदो रहेछन् यो दुनियाँमा है? हजुर हजुर हजुर, कि त्यो धन सम्पत्तिको गर्दा अथवा भनौँ कुनै रेपको कारण अथवा कुनै कारणले यो कारणले भयो भन्नु पनि छैन कि छैन, सिधै तपाईँको फोन गर्दै हिँडिराखेको मान्छेलाई गएर पछाडिएर हानेर टाउको एकातिर थियो, शरीर अर्कोतिर थियो, त्यस्तो अवस्था थियो। अब यो भन्दा पनि एकदम दर्दनाक, अब देख्दा त मान्छेलाई कस्तो भयो होला, ती परिवारहरू कस्तो भयो होला नि, अब त्यस्तो त म वर्णन नै गर्न सक्दिनँ। मैले पनि देखेँ त्यो दृश्य, मैले देखेँ, साह्रै दर्दनाक थियो, साह्रै डरलाग्दो थियो। रगतको पोखरी भनेको छ त्यो स्थल। अब यो महिलाहरूको तिज जस्तो चाडमा बागलुङमा एकजना तपाईँको बुहारी भयो, अर्को चाहिँ उता बोबाङ गाविसमा अर्की महिलालाई श्रीमानले हत्या गरे, अर्को तिजकै बेलामा रुकुममा पनि श्रीमानले हत्या गरे, यसरी दिन प्रतिदिन महिलाहरू प्रति यस्तो हत्याहरू हुन थाले, राज्य त अलिकति कमजोर भएको हो कि भन्ने महसुस पनि हुन थाल्यो होइन? मेरो आफ्नो विश्लेषण है, मेरो व्यक्तिगत विश्लेषण हो हजुर। राज्य बिल्कुल मैले त्यो घटनास्थलमा पुग्दा राज्य बिल्कुल छैन, हामी कुनै सुरक्षित छैनौ। अब चाहिँ यो राज्यविहीनको शासनविहीनको के अरे देश बन्यो, अब बाँच्ने कसरी भन्दा मलाई त्यो मृत्यु भन्दा पनि हामी अब बाँचेकाहरूलाई एकदमै चिन्ता लाग्यो। हामीले त्यही त्यही उसमा गएर हामीले जिल्ला प्रशासनमा पनि पुग्यौँ, अनि त्यसपछि प्रहरी प्रशासन कार्यालय पनि पुग्यौँ होइन। अब उहाँहरूको आश्वासन के भन्यो, हामी खोज्छौँ, यो खोज्छौँ भन्ने कुरा त अब करिब करिब सबैले भन्ने गर्छन्। अब खोज्दिन त खोज्दिन भन्दै भन्दैन, अब यस्तो घटना घट्ने गर्छन्, अपराधी उम्किँदैन, किसिमको आश्वासन उहाँहरूबाट पनि पाइयो, कतिको सक्रिय छ र हेर्नलाई पनि हामीले यो करिब करिब अब 11-12 दिनसम्म र यो हाम्रो आफ्नो धार्मिक अनुसारमा दिने बेलासम्म त्यति बेला हामी एकदम मौन छौँ। हामीले केही भनेका छैनौँ, प्रशासनलाई पनि खोजियो खोजेन के गर्यो हामी केही भनेका छैनौँ, तर साथीहरू लाग्नु भएको छ कि हजुरहरू जस्तो साथीहरू पनि अब त्यहाँबाट यसरी लाग्नु भएको छ, एकदम धन्यवाद छ हजुरलाई। अब त्यसको भारत हामीले कसरी तिर्ने र हामी अब यस्तो परिवारलाई यसरी तपाईँले उ गरिदिनु भयो, हाम्रो केसलाई तपाईँले माथि उठाइदिन खोज्नु भयो, एकदम धन्यवाद। हाम्रो कर्तव्य हो कृष्ण प्रसाद जी, तपाईँको यो उसले हाम्रो केही पीडा चाहिँ कमी भएको छ महसुस छ, के गर्ने अब यी बाल बच्चा कसरी अगाडि लाग्ने, उनलाई शिक्षा दीक्षा कसरी दिने, अब त्यो अर्धचेत अवस्थामा अथवा आधार माइन भएको श्रीमानलाई कसरी उ गर्ने, हामी त बडा विचलनीमा परेका छौँ हजुर। यस्तो घटना के गर्ने, समयले चोट दियो, दुखको पहाड़ दियो, तर पनि मनको नाता मनले चिन्छ आफ्नो मन छे आफ्नै हुन्छ, आफ्नो मन छे आफ्नै हुन्छ, आफ्नो मन छे आफ्नै हुन्छ। कृष्ण प्रसाद जी, महत्त्वपूर्ण समय दिनुभयो, तपाईँहरूको यो जुन पीडा छ त्यो पीडा कम गर्न शक्ति प्रदान होस् भन्ने आग्रह गर्दै छुट्टिन चाहन्छौ। तपाईँहरूको घटनालाई हामी पछ्याइरहनेछौँ है त। मेरा यस्तो दूर दराजको गाउँबाट तपाईँले यसरी आफ्ना कुरा राखेर सबै जनताको कानमा पुर्याउने मौका दिनुभयो, तपाईँलाई पनि धन्यवाद हजुर। हस् त, रूपालाई खुकुरी प्रहार गर्ने पुरुष नै हो भन्ने कुरा घटना स्थलबाट प्रहरीले बरामद गरेको झोलाबाट बुझ्न सकिन्छ। उक्त झोला पुरुषले बोक्ने झोला भएको र त्यसभित्र पुरुषले लगाउने ट्राउजर भएको त्यहाँको प्रहरीले सञ्चार माध्यमलाई जानकारी दिएको छ। घटना स्थलबाट प्रहरीले खुकुरीको दाब र उनको ब्यागबाट 400 नगद, मोबाइल फोन र कानमा लगाएको रिङ फेला पारेको छ। तर उनले पसलको सामान ल्याउने साउलाई तिर्न बोकेर हिँडेको एक्ला लाख भन्दा बढी रकम र घाटीमा लगाएर गएको भनिएको 2 तोलाको सुनको सिक्री फेला नपरेको जनाइएको छ। यसबाट लुट्नका लागि हत्या गरियो वा पुरानो रिस इभीले गरियो भन्ने कुरा अनुमान लगाउन नसकिने भएको छ। उनका श्रीमान रामप्रसाद गौतमले 1 लाख भन्दा बढी रकम साउलाई तिर्न भनी श्रीमतीले लगेको र साउ फेला नपरेपछि साथमै रहेको बताउँदै एउटी महिलालाई लुट्न आक्रमण नै गर्न नपर्ने तर्क गर्नुहुन्छ। पैसा कति थियो साथमा? जुन व्यापार गर्नुहुन्थ्यो त्यसको सामान किन्नका लागि राख्नु भएको थियो उहाँले पैसा? भनेपछि यो लुट्नका लागि हत्या गरियो भन्ने लाग्छ? महिलालाई अब लुट्नकै लागि पनि तपाईँको अब त्यही पैसाकै लागि त त्यस्तो गर्न नपर्ने, अब मार्नै पर्ने त अवस्था थिएन, अब धम्की दिएर पनि आउँथ्यो होला पैसा। हजुर हजुर। अब के हो सर, अब तपाईँहरूको विवाह चाहिँ कहिले भएको? विवाह कहिले भएको? 15 वर्ष भयो। कसरी मारेको होला? पहिला रिसिभी केही थियो कि कसैसँग, त्यस्तो के लाग्छ? उहाँका श्रीमान रामप्रसादलाई श्रीमती रूपाले उक्त दिन बाटैबाट करिब 12 बजेतिर फोन गर्दै पानी आएको छ, म बाटैमा छु भन्दा भन्दै फोन काटियो। त्यही बोलचाल नै ती दम्पतिको अन्तिम बोलचाल बन्यो। त्यसले झन छाती पोलेको छ श्रीमान रामप्रसादको। 12 बजे के भन्नुहुन्थ्यो 12 बजे फोन गरेर? 12 बजे कहाँनिर आइपुगेको छु भन्नुहुन्थ्यो त्यति बेला उहाँ? यहाँसम्म आइपुगे भन्नुभएन फोनमा? पुर्याउन जानु भएको होइन उहाँलाई तिजमा? ससाना 3 छोराछोरी बिचल्ली हुने भएको छ। उहाँले काम गर्न सक्नुहुन्न। पापी कुचेष्टी कुन्चाइले तिनै दुखी गरिबको श्रीमतीलाई मार्नु पर्ने कुन्चाइ होला, त्यो पापी हत्यारा पत्ता लगाउन सहयोग गरिदिनुहोस् भन्दै रामप्रसाद भन्नुहुन्छ। मेरो स्वास्थ्य अवस्था कमजोर छ, उनैको भरमा थिए, अब मेरो सहारा नै टुटेको छ। कस्तो कमजोरी हुनुहुन्छ तपाईँ? हजुर, श्रीमती एक्लैले व्यापार गरेर तपाईँलाई आजसम्म साथ दिनुभएको थियो है? निकै दुखद घटना घट्यो, यस घटनामा तपाईँलाई धैर्य प्राप्त होस् भन्ने कामना गर्दछौँ र सम्बन्धित निकायले सुनोस् भन्ने आग्रह पनि गर्दछौँ। मेरो भन्नु कुनै छ र तिमी नै थियौ मेरो भर, छिनको छिनमै बिलाए जाने हो, छिनको छिनमै बिलाए जाने, इन्द्रेणी झै भयो तारा, इन्द्रेणी झै भयो तारा, इन्द्रेणी झै भयो तारा। मलाई रुवाउने तिम्रो नै थियो चाह, कि त हाम्रो माया देखि दैवलाई भुटा, मलाई रुवाउने तिम्रो नै थियो चाह, कि त हाम्रो माया देखि दैवलाई भुटा, आँसु दिए खुसी लियो यो जिन्दगी देखे, कसले होला पठाएको यस्तो भाग्य लेखे, तिम्रै छाया बोकेर आउँछ मेरो हर प्रहार मेरो भन्नु कुनै छोरा उता माइती घरमा रूपाकी आमा छोरीको बाटैमा हत्या भएको झन्डै एक हप्ता पुग्न लाग्दा समेत अर्धमूर्छित अवस्थामा हुनुहुन्छ। उहाँ बिस्ताराबाट जाग्नु भयो कि खाली उनै छोरीले बाटोबाट आमा म घर आइपुग्नै लागे भनेर गरेको कुरा भक्कानिँदै भन्नुहुन्छ। अझै पनि उहाँलाई छोरी मरेको जस्तो लाग्दैन। अघिल्लो दिन तिजमा कोखमा बसेर दुःख सुखको कुरा गरेको, बिहानै मुस्कुराउँदै बिदा मागेर हिँडेको कुरा उहाँ सासै सासले बरबरा हुनुहुन्छ। यसरी तिजकी चेलीलाई बाटैमा खुकुरी हानेर विवश हत्या गर्ने व्यक्ति को थियो, एक्लै थियो कि समूहमा थिए, पोस्टमार्टम रिपोर्टले के भन्छ, यस सम्बन्धमा बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। उक्त समितिले तत्काल हत्यारा पत्ता लगाई कानुनी कठघरामा उभ्याउन जोरदार माग गरेका छन्। बागलुङका सबै महिला संगठन र मानव अधिकार कर्मीहरू यसप्रति बागलुङ प्रहरी प्रशासन गम्भीर हुनुपर्ने देखिएको छ। त्यस्तै बागलुङ सहित पश्चिम नेपालमा तिजको बेला तीनजना महिलाहरूको विवश हत्या भएको घटनाप्रति राज्यको माथिल्लो निकाय समेत गम्भीर बनोस् भन्दै बागलुङकी रूपा गौतमको यस घटना उठान गर्नका लागि सम्बन्धित पक्षसँग सम्पर्क गराउन सहयोग गर्नुहुने बागलुङका वरिष्ठ पत्रकार विदुर खड्का, दिलु गिरी र गणेश पौडेललाई विशेष धन्यवाद दिँदै आजको जीवनको गोरेटो यही बिटमार्न चाहन्छु। उसैको भरोसामा थिएँ सर सबै, अब मेरो अब उसैको आत्मा म थिएँ, उसै मेरो केही पनि छैन, म धेरै दुखी छु। Yeah!